ದಳ ಪರಿ ಮಾಯ ಗ ಸ ಮಾಯ ಗ ಸ ಕೈಲಿ ಕೈತ ಸಾರೈ ನೈಯದ ಔಸ ತಿಮ್ರೈ ಲಾಗಿ ಬಚಿ ರಖ್ಯಾಸು ಯೋ ರಾಜುಲೆ ಬಿರಿಸಿಯೋ ಮನ್ ಮಾಯ ಸಾಚಿರಾಖ್ಯಾಸು. ನಮಸ್ತೆ, ಮ ಲೋಕ ಗಾಯಕ ರಾಜು ಗುರುಂಗ್. ತಪಾಯಿ ಅಲ್ಲಿ ಸುಂದೈ ಹುನುಹುನ್ಛ ರೇಡಿಯೋ ಮಿರ್ಮಿರೆ 89.4 ಮೆಗಾಹರ್ಜ್ ಮಾ ಕಾರ್ಯಕ್ರಮ ಲೋಕ ಚೌತಾರಿ. ಯೋ ರಾಜುಲೆ ಬಿರ್ಸಿಯೋ ನಭನ ಮನ್ ಮಾಯ ಸಾಚಿರಾಖ್ಯಾಸು. ರಾಜು ಗುರುಂಗ್ ಯೋ छोटो आवाज को क्लिप से यहाँ माझ प्रस्तुत कर सके पुनः स्वागत है देशभर छर आया विभिन्न रेडियो स्टेशन बा सुनी रहने प्रस्तुति लोक चौतारी को बसाई में प्रस्तुति प्रायोजन आपने देश को चुनडुंगा उत्पादित गुणस्तरीय सोना सीमेंट ले मित्र हमी छैठौ स्थानसम को गीत प्रस्तुत कर सकता छो समय छुट्टी गई एटा बिल्कुल नया गीत एउटा बिल्कुलै नया गीत संचार माध्यममै मैले पहिलो पटक बजाउँदै छु. जुन गीत तपाईले अहिले हैन दिनको ठीक 1 बजे सुन्नु होला है. दिनको ठीक 1 बजे मैले मौसम गुरुङ अनि त्यसैगरी मौसम गुरुङ र त्यसैगरी पूर्णकला बिसीको स्वरले सजिएको गीत एमबी गुरुङको प्रस्तुति मेरो त हाँसो बिकेन यो भाकालाई पहिलो पटक सञ्चार माध्यममा रिलिज गर्दैछु. 1 बजेको समयमा सुन्न सक्नुहुनेछ. मैले यो जानकारी गराएँ शीतल सिजन डिजिटल म्युजिक प्रालीले यो भाकालाई बजारमा सर्वत्र आजैबाट नै सार्वजनिकरण गरेको छ. मैले यो जानकारी गराएँ. अब भने साताको 10 उत्कृष्ट स्थानभित्रका भाकाहरू नै प्रस्तुत गर्नतर्फ अगाडि बढ्छु. यति बेलालाई मैले लिएँ 5 स्थानको भाका गोविन्द थापा मगरको कसम माया. गोविन्द थापा मगर अनि पूर्णकला विशीको स्वर लय शब्द गोविन्द थापा मगरको यो भाकालाई लक्ष्मी मिडिया पोइन्ट प्राइभेट लिमिटेडले बजारमा सर्वत्र उपलब्ध गराएको छ. सुनौ अबको क्रममा यो भाका 5 स्थानमा. भाका पृष्ठभूमिमा बस्दै गर्छ. म 4 स्थानको भाका पनि प्रस्तुत गर्नतर्फ अगाडि बढ्छु. अब समय छुट्टिँदै गएको छ. समयलाई ख्याल गर्नुपर्ने हामी बाध्यतात्मक स्थितिमा रहेका छौँ. यो साता 4 स्थानमा, गत साता 1 स्थानमा रहेको भाका झरेको छ. सविता अभागी हाँसुको विगतका दिन बोलको भाका पूर्णकला विषय अनि युनिक भोजराज विकको स्वर लय युनिक भोजराज विकको शब्द रहेको छ. सविता अभागी हाँसुको रामेछाप म्युजिक प्रालीले बजारमा ल्याएको यो भाका पनि छोटो अंशमा सुनिहालौँ अबको क्रममा 4 स्थानमा. सुनीमा विगत का दिन सम्झिएर यति रोइन म। तेस्रो स्थानको भाका पनि सुनौ मित्र साथ। तेस्रो स्थानमा सुभान सुनुवार अनि विनय रूपचा सुनुवारको बादलमाथि पर्खी बसौँला बोलको भाका आइपुगेको छ। दीपक थापा मगर अनि मुना थापाको सुर लय शब्द सुभान सुनुवारको रहेको छ। यो भाकालाई प्रेम सङ्गीत म्युजिक प्रालीले बजारमा सर्वत्र उपलब्ध गरायो। प्रस्तुति लोक चौतारीमा सुनौ अबको क्रममा यो भाका तेस्रो स्थानमा। मित्र दोस्रो स्थानको भाका पनि प्रस्तुत गरिहाल्छु। यो साता दोस्रो स्थानमा काँड क्षेत्रमा प्रचलित भाका घर त चौतारा बोलको भाका आइपुगेको छ। पार्वती कार्के अनि प्रकाश गतराजको स्वरमा लय माधव खड्काको सञ्चारकर्मी माधव खड्का एक सञ्चार गृहमा रहेर यस्तै नेपाली लोक तथा दोहोरी गीतको प्रस्तुति प्रस्तुत गर्नुहुन्छ। शब्द रहेको छ प्रकाश पुरीको। यो भाकालाई पूजा म्युजिक प्रालीले बजारमा सर्वत्र उपलब्ध गराएको छ। सुनौ अबको क्रममा दोस्रो स्थानभित्र यो गीत। मेरो पनि चञ्चल मन सानो तिम्रो त्यो लर्के जो बना घर त चौतारा होला भने मित्र आउँदा दिनहरूमा साताको 10 उत्कृष्ट स्थानमा मजबुत स्थान जमाउन सक्ने सम्भावित भाकालाई म प्रस्तुत गर्छु। यो भाका पछिल्लो समयमा धेरै सञ्चार गृहमा गुन्जिएको छ र धेरै श्रोताहरूले मन पराउनु भएको छ। म आफैलाई पनि धेरै मनपर्ने भाका हो र लिएको छु सुजिता आचार्य र भूमिका रिजालको संयुक्त प्रस्तुति बाध्यताले छुट्नु परेको। आवाज रहेको छ घमेश दुलाल अनि काव्य आचार्यको, लय रमेश श्रेष्ठको, शब्द रहेको छ सुजिता आचार्यको, काव्य म्युजिक प्रालीले बजारमा ल्याएको यो भाकाको छोटो अंश अबको क्रममा सुनौ। भयो एक पलको मिलन त्यो नमेटिने घाउ भयो जीवनको त्यसै छैन मुटु जलेको धोका दियो न भने है सानो बाध्यताले छुट्नु परेको। यो गीतको पनि अंश पृष्ठभूमिमा बज्दै गर्छ। अबल भने आजको बसाई लोकचौतारीबाट हामी छुट्टिने समयमा आइपुगिसकेका छौँ। प्रस्तुति प्रायोजक मारुति सिमेन्टलाई धेरै धेरै धन्यवाद। तपाईँ कुनै भवन निर्माण गर्दै हुनुहुन्छ, विकास निर्माणका कार्य गर्दै हुनुहुन्छ भनेदेखि प्रत्येक इन्जिनियरहरूको पहिलो रोजाई बनेको मारुति सिमेन्टलाई स्मरण गर्नुहोला। सम्पूर्ण संसार गृहका टेक्निसियन साथीहरूलाई भनेदेखि आभार प्रकट गर्यो यो कार्यक्रम प्रस्तुत राजु बोहराले। मारुति सिमेन्टलाई धन्यवाद। अनि आज बजेका गीत सङ्गीतका श्रेष्ठज्यूहरूप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दै यो साता पहिलो स्थानमा आइपुगेको भाकाको विषयमा उद्घोष गर्छु। यो साता पहिलो स्थानमा मौलिक भाका नै परेको छ। दिलकृष्ण कार्कीको सानुले नगर्नु केही पिर बोलको भाका, बाजा गाजा एकदमै टिपिकल राखिएको छ यो भाकामा र एकदमै मन छुने पनि भाका रहेको छ। यो भाका मैले प्रस्तुति लोकचौतारीमा धेरै पटक बजाएँ। आवाज राजेन्द्र पाठक र पार्वती कार्कीको, लय दिलकुमार कार्कीको शब्द रहेको छ। दिलकुमार कार्की अनि दिलकृष्ण कार्कीको यो भाकालाई पनि प्रेम सङ्गीत म्युजिक प्रणालीले बजारमा सर्वत्र उपलब्ध गराएको छ। आउनुहोस् यो भाकासँग सम्बन्धित सम्पूर्ण कलाकार महानुभावलाई यो साता पहिलो स्थानमा यो गीत बज्न सफल भएकोमा तालिका गरगराहट आवाजले शुभकामना एवं बधाई व्यक्त गरौँ। र दिनको ठिक एक बजे एमबी गुरुङको मेरो त हाँसो बिकेन, यो गीतलाई म पहिलो पटक रिलिज गर्नेछु। मैले जानकारी गराइसकेको छु। मौसम गुरुङ अनि पूर्णकला विशीको स्वरमा, लय दीपक बसन्त कार्कीको शब्द रहेको छ। भरत खत्रीको शीतल सिजन डिजिटल म्युजिक प्रणालीले बजारमा सार्वजनिक गरेको त्यो बिल्कुलै नयाँ भाका सुन्न पनि नछुटाउनु होला भन्दै अहिलेको यो बसाई लोकचौतारीबाट यो कार्यक्रम प्रस्तुत राजु बोहरा छुटिन्छ। नमस्ते, शुभ दिन। लेखिदियो भाबीले लेख्नलाई, पाउँदिन कि तिम्रो मुख देख्नलाई, सानोले नगरिनु केही पीडा, पछि आउँछु कि साला पछाडि, मरे हेरी मन बुझाऊ तस्बिर। गरिनु केही पीडा, पछि आउँछु कि साला पछाडि, मरे हेरी मन बुझाऊ तस्बिर। पछि आउँछु कि साला पछाडि, मरे हेरी मन बुझाऊ तस्बिर। Oh my।